الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا وحبيبنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إنا أنزلناه في ليلة القدر وما أدراك ما ليلة القدر ليلة القدر خير من ألف شهر تنزل الملائكة والروح فيها بإذن ربهم من كل أمر سلام هي حتى مطلع الفجر وعن ابن عباس رضي الله تعالى عنهما قال قال رسول الله صلى الله عليه وسلم نعمتان مغبون فيهما كثير من الناس الصحة والفراغ بزرگان محترم اللہ تبارک و تعالی نے محض اپنے فضل اور کرم سے ہمیں زندگی میں پھر اور ایک رمضان کی رحمتوں اور برکتوں اور اس کے روزوں اور اس کی تراویح اور اس کی عبادات سے فائدہ اٹھانے کا موقع عطا فرمایا ہے۔ بہت سے ہمارے دوست احباب پڑوسی گزشتہ رمضان میں موجود تھے اور اس رمضان میں وہ ہمارے درمیان موجود نہیں ہیں۔ اگر وہ چاہے اپنی قبر میں کہ ایک روزہ رکھے تو اب اس کا موقع نہیں رہا، وہ چاہے دو رکعت نماز پڑھ لے اس کا موقع نہیں رہا، ایک مرتبہ سبحان اللہ پڑھنا چاہے اب اس کا موقع نہیں رہا، کیونکہ یہ دنیا عمل کی جگہ ہے، وہ ختم ہو گئی، عمل یہی ہو سکتا ہے۔ تو اللہ تعالیٰ نے جو زندگی کے ایام ہمیں عطا فرمائے ہیں اور یہ مبارک دن عطا فرمائے ہیں، اس کی اگر ہم قدر کریں تو اللہ تعالیٰ کے ہاں انشاءاللہ یہ رمضان ہمارے لیے بہت ہی درجات کو بلند کرنے والا ہوگا۔ حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما کی میں نے ایک حدیث پڑھی کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا نعمتان مغبون فیہما کثیر من الناس، دو نعمتیں ایسی ہیں کہ لوگ ان دو نعمتوں کے سلسلے میں بہت دھوکے میں پڑے ہوئے ہیں اور غفلت میں پڑے ہوئے ہیں اور ان دو نعمتوں کی قدر نہیں کرتے۔ وہ کون سی نعمتیں ہیں؟ الصحت و تندرستی کی نعمت، والفراغ اور فرصت کی نعمت۔ یہ تندرستی اللہ نے عطا فرمائی، ہم اس پر غور نہیں کرتے، الحمدللہ ہماری آنکھیں صحیح سالم ہیں، ہم صبح سے رات تک، رات سے صبح تک جب اپنی آنکھوں کو کھول کر کچھ دیکھنا چاہے دیکھ سکتے، ہمارے کان صحیح سلامت ہیں، ہماری زبان صحیح سلامت ہے، جو بولنا چاہے، جو پڑھنا چاہے، جو ذکر کرنا چاہے کر سکتے، ہاتھ اور پیر ہمارے صحیح سالم ہیں، اللہ کے گھر میں جا سکتے، نیک کاموں کے لیے اپنے قدم اٹھا سکتے۔ جن لوگوں کے پاس یہ نعمت نہیں ہے، اندازہ لگایا جا سکتا ہے کہ وہ کتنے ترستے ہوں گے۔ ایک مدرسے میں جانا ہوا تھا پونا ابھی گزشتہ چند مہینے پہلے، تو نابینا بچوں کا مدرسہ ہے، وہاں تقریباً 45-50 بچے وہاں پڑھ رہے تھے، لیکن ماشاءاللہ وہ قرآن کا کے حافظ ہو رہے تھے، किताबें पढ़ रहे थे, लेकिन उन बच्चों को जब देखा कि वो पढ़ रहे, मेहनत कर रहे, वहीं खाते हैं, तो बड़ा दिल पर असर हुआ। बल्कि रोना आया कि अल्लाह, इन बच्चों को अल्लाह ने आंखें नहीं दी और हमको अल्लाह ने आंखें दी है, हमें उसकी कदर नहीं है। हम इन आंखों से कितने गुनाह करते हैं, कितने नाजायज चीज़ें देखते हैं, कितने अजनबियों के ऊपर हम अपनी नज़रों को ताकते हैं, टीवियों में, मोबाइलों में कितने गलत और फहश प्रोग्राम हम देखते हैं। तो बहरहाल अल्लाह ताला की ये बहुत बड़ी नेमत है। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं कि बहुत से लोग इन दो नेमतों से धोखे में पड़े हुए हैं, यानी उनका सही इस्तेमाल नहीं करते। अल्लाह ताला ने तंदुरुस्ती दी, इस वक्त हम नफल नमाजें, तरावी, फ़र्ज जो पढ़ना चाहे पढ़ सकते हैं, हम तिलावत करना चाहे कर सकते हैं, हम जिक्र करना चाहे कर सकते हैं। अल्लाह ना करे कोई बीमारी ऐसी आ जाए, ये सेहत ख़राब हो जाए, तो इंसान फ़र्ज नमाज भी फिर खड़े रहकर नहीं पढ़ सकता है, इशारे से पढ़ने पर भी कभी कादिर नहीं हो सकता है। तो आज अल्लाह ने मौका दिया और ये मुबारक महीना दिया जिसमें नेकियों के कमाने हैं, घूम रहा है, फिर रहा है, न नमाज की फुर्सत मिल रही है, न जिक्र की, न तिलावत की। अल्लाह ताला ने हमें ऐसे अवकात अता फरमाए, ऐसे हमको बिजी नहीं कर दिया, अल्लाह ने ऐसे मशगूल नहीं कर दिया कि हम मस्जिद भी नहीं आ सकते। कितने अवकात हमारे खाली है, बाज़ अल्लाह के बंदे तो ऐसे कि उन पर अभी कुछ कामों की जिम्मेदारी नहीं है। कुछ हजरात है जो थोड़ा बहुत काम कर लेते, अपनी रोजी रोटी का इंतज़ाम हो जाता है, पूरे दिन वो मशगूल नहीं रहते, तो बाकी अवकात क्या करें, बाकी अवकात को भी क्यों ज़ाय करें। बाकी अवकात को हम तिलावत में, अल्लाह के जिक्र में, कलमे तैयबा इस्तिग़फ़ार के अंदर लगाए। अभी हदीस पढ़ी गई किताब के अंदर, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, इग्तनिमु खमसन क़ब्ल खमसिन। हम लोग छोटे थे, मदरसे के अंदर पढ़ते थे, 10-11 साल की मेरी उम्र थी, तब से ही हदीस हमने याद की थी, इग्तनिमु खमसन क़ब्ल खमसिन। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते, पांच चीज़ों के आने से पहले गनीमत जानो। गनीमत जानने का मतलब उसको, उससे फ़ायदा उठाओ, कुछ करो उसमें। इग्तनिमु खमसन क़ब्ल खमसिन, पांच चीज़ों को गनीमत जानो, पांच चीज़ों के आने से पहले। पहली चीज़, शबाब का क़ब्ल हरमी, अपनी जवानी की उम्र को गनीमत जान लो बुढ़ापा आने से पहले। ये जवानी में इंसान क्या नहीं कर सकता है, पूरी पूरी रात नफल नमाज पढ़ते थे हज़रत इमाम अबू यूसुफ़ रहमतुल्लाह अलैह, पूरी रात नफल नमाज पढ़ते थे। और हज्जाज इब्ने यूसुफ़ बड़ा ज़ालिम बादशाह गुजरा है, लेकिन इबादत गुजार था और रात भर में 200 रकात नफिल नमाज पढ़ता था। हज्जाज इब्ने यूसुफ़ इमाम अबू यूसुफ़ काज़ी अल-क़ज़ात थे और वो रोज़ाना 100 रकात नफल नमाज पढ़ते थे रोज़ाना। हज़रत इमाम आज़म अबू हनीफ़ा रहमतुल्लाह अलैह, 40 साल तक उनका ये हाल रहा कि ईशा के में जो वज़ू किया, फ़र्ज नमाज पढ़ी, तो फजर की नमाज तक वो इबादत में मशगूल रहते थे। तो ये हाल था, उनको आखिरत की फ़िक्र थी, अपनी जवानी की उन लोगों ने कद्र की। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि अपनी जवानी को गनीमत जान लो बुढ़ापा आने से पहले। अभी बतलाया कि भाई बुढ़ापा आ जाता है फिर कुछ होता होता नहीं है, एक पारा भी आदमी पढ़ सकता है। ये जवानी की उम्र है, रोज़ाना 10 पारे 15 पारे, पूरा कुरान हम पढ़ सकते हैं, 1000 मरतबा 5000 मरतबा कलमे तैयबा पढ़ सकते हैं, और बुढ़ापे के आलम में इंसान कुछ नहीं कर सकता है। अल्लाह के रसूल कितना हमें बेहतरीन सबक दे रहे हैं कि जवानी की उम्र को बुढ़ापा आने से पहले गनीमत जान लो। दूसरी बात आप फरमाते, सेहत का कबला सुकमिक, तेरी तंदुरुस्ती को गनीमत जान ले बीमारी आने से पहले। कब कौन सी बीमारी आ जाएगी नहीं बतला सकते हैं, अल्लाह हम सब की हिफाजत फरमा रहा। अभी तंदुरुस्ती है, इस तंदुरुस्ती को गुनाहों के काम में इस्तेमाल मत करो, इस तंदुरुस्ती को अल्लाह की इताअत और उसकी इबादत में गुजारो, वो बीमारी के आने से पहले। अभी हमारे एक दोस्त है बेचारे, अचानक मालूम हुआ कि उनका पैर सूज गया, एक्सरे लिया और पता नहीं क्या क्या लिया, तो मालूम हुआ कि हड्डी अंदर बिल्कुल चूर चूर हो चुकी, अब वो खड़े भी नहीं हो सकते और ऑपरेशन के बगैर कोई इलाज भी नहीं। डॉक्टर तो कहते कि भाई हो जाएगा, लेकिन इस तरीके से वो अचानक हो गया कि वो तस्वीर भी नहीं कर सकते थे कि मैं चलता फिरता एकदम नौजवान और मेरी पैर के अंदर हड्डी बिल्कुल चूर चूर चूर हो गई है। अल्लाह ताला का निज़ाम है, इसलिए उसकी तंदुरुस्ती की दी हुई नेमत की हमें कदर करनी चाहिए। तो फरमाते सेहत का कबला सुकमिक, बीमारी आने से पहले तंदुरुस्ती से फ़ायदा उठा लो। तीसरी चीज़ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, हयात का कबला मोती, अपनी ज़िंदगी से फ़ायदा उठा लो मौत आने से पहले। ये मौत कब आ जाएगी कुछ बतला नहीं सकते। ये ना सोचे आदमी कि मैं बूढ़ा होऊंगा तभी मौत आएगी, जब अल्लाह ने जो वक्त लिखा है, बच्चे का वक्त लिखा है बच्चा भी चला जाता है, नौजवान का वक्त लिखा है नौजवान भी चला जाता है, बूढ़े का वक्त लिखा है बूढ़ा भी। कितने लोग हैं जो बरसों से बेचारे बिस्तर पर पड़े हैं, वो मौत की तमन्ना करते हैं कि हम दुनिया से चले जावे अच्छा, लेकिन अल्लाह ने वक्त नहीं लिखा, नहीं आती। और चलते फिरते नौजवान, वे अभी बैठे थे, अभी बात कर रहे थे, अभी खाना खा रहे थे, पता चला कि वे इंतकाल हो गया। तो बहरहाल हुजूर सल्लल्लाहु अलैहि वसल्लम यही हमें ताकीद कर रहे हैं कि वे अपनी ज़िंदगी को गनीमत जान लो मौत आने से पहले। और चौथी चीज़ फरमाते हैं, तीन चीज़ें हो गई, जवानी को गनीमत जान लो बुढ़ापे से पहले, बीमारी को गनीमत जान लो तंदुरुस्ती से पहले, अपनी ज़िंदगी को गनीमत जान लो मौत आने से पहले। और फराग का कबल शुगलिक, अल्लाह ने जो तुझे फुर्सत के मौके दिए हैं उसको गनीमत जान ले तेरे मशगूल और बिजी हो जाने से पहले। फराग का कबल शुगलिक, फराग कहते हैं अल्लाह ने कुछ अवकात में हमारे बरकत रखी है, हम अपने कुछ काम काज कर लेने के बाद भी वक्त बचा रहता है, उस वक्त को अल्लाह की इबादत में गुजारे, अल्लाह की रजा के कामों में खर्च करे। तो जो तेरा वक्त बचा हुआ है उसको इस्तेमाल करे, वरना बहुत सारे लोग ऐसे बिजी होते हैं, ऐसे मशगूल होते हैं कि उन्हें फुर्सत ही नहीं होती, बाल बच्चों से बात करने की फुर्सत नहीं। और पांचवी चीज़ हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं, गिना का कबल फ़क्री, अल्लाह ने अगर तुझे मालदारी अता फरमाई उस मालदारी को फ़क्र आने से पहले पहले तो गनीमत जान ले। जो कुछ माल अल्लाह ने दिया अपने बाल बच्चों और अपनी ज़रूरियात के बाद जो कुछ बचे उसको अल्लाह के रास्ते में खर्च करने का अहतमाम कर। हो सकता है कि एक आदमी करोड़पति था अचानक रोड़पति हो गया, रोज़ाना हम वाक़ियात सुनते हैं, भूला पार्टी उड़ गई, वे अभी तक तो पार्टी थी अब क्या हुआ, बेचारा गरीब हो गया फकीर हो गया। एक दोस्त है बेचारे आते हैं मशवरे के लिए, एक वक्त नाम था उनका सूरत के अंदर और माशाल्लाह दीनी कामों में भी खर्च करते थे, अचानक कुछ ऐसे हालात आए, ऐसे मकरूज हो गए कि सारी उनकी फैक्ट्री और दुकान और मकान सब कुछ बेचना पड़ा। कीमती कीमती गाड़ियों में वो घूमते थे, एक दोस्त ने बतलाया कि मैंने उनको देखा कि बेचारे रिक्शा वाले को हाथ दे रहे खड़े रखने के लिए, का बड़ा तरस आया कि देखो एक वक्त था कि खुद बड़ी बड़ी गाड़ियों में घूमते थे, तो क्या पता कब कौन सी हालत आ जावे। इसलिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे, गिना का कबल फ़क्री, अपनी मालदारी को गनीमत जानो फ़क्र आने से पहले। जो माल अल्लाह ने दिया उसके ज़रिए जो भी खैर के कामों में सर्फ किया जा सकता है अपनी अपनी हैसियत के मुताबिक खर्च करो, कहीं ऐसा ना हो कि फिर मोहताजी आ जाए। अब चाहे कि मैं कुछ सदका करूँ, ज़कात दूँ, किसी की खिदमत करूँ, लेकिन कुछ नहीं है तो क्या कर सकते हैं, जब था उस वक्त कुछ नहीं किया। तो बहरहाल ये हदीस मैंने इसलिए सुनाई कि अल्लाह ताला ने फिर से हमें ये मुबारक महीना दिया और ख़ास तौर पर यह आखिरी अशरा, इसकी ये ताकरात आज पहली है 21वीं शब। इस आखिरी अशरे में अल्लाह तबारक व ताला ने हमें एक बहुत बड़े इनाम से नवाजा है। इस मुबारक महीने में एक रात आती है जिसको शब कदर कहते हैं, इन्ना अनज़लनाहु फ़ी लैलतुल क़द्र, खुद एक सूरत इस सिलसिले में नाजिल हुई, बेशक हमने कुरान को शब कदर में उतारा, यानी ये कुरान लोहे महफूज के अंदर था, वहाँ से इस दुनिया के आसमान पर, इस दुनिया से जो लगा हुआ आसमान है यहाँ पर पूरा कुरान इस रात में उतारा गया। پھر اس کے بعد آہستہ آہستہ 23 سالوں میں اس زمین پر وہ قرآن مکمل نازل ہوا. تو کتنی بڑی فضیلت کی بات ہے کہ یہ قرآن جیسی اللہ کی نعمت اور اس کا کلام اس مبارک رات میں اتارا گیا. انا انزلنا فی لیلۃ القدر, حضور صلی اللہ علیہ وسلم سے پوچھا جا رہا ہے وما ادراک ما لیلۃ القدر, اے محمد صلی اللہ علیہ وسلم آپ کو معلوم ہے کہ یہ شب قدر کیا ہے, کس کو کہتے ہیں, اس کی کیا حقیقت ہے, کیا فضیلت, خود پوچھا جا رہا ہے. پھر اللہ تعالیٰ نے فرمایا لیلۃ القدر خیر من الف شہر, یہ شب قدر 1000 مہینوں سے بہتر ہے. یعنی اس ایک رات کے اندر تم عبادت کر لو تو 1000 مہینوں کی عبادت کے برابر ثواب ملے گا. رسول اللہ صلی اللہ علیہ وسلم کی برکت سے اس امت کو اللہ نے کتنا نوازا. یہ سورت کس موقع پر نازل ہوئی اس سلسلے میں لکھا ہے تفسیر کی کتابوں میں, تذکرہ ہوا رسول اللہ صلی اللہ علیہ وسلم نے تذکرہ فرمایا صحابہ کے سامنے کہ پہلے زمانے میں ایسے ایسے لوگ گزرے ہیں جن کی 1000 سال تک اللہ کی عبادت میں مشغول رہے. ایک شخص کا تذکرہ ہوا کہ 1000 سال اللہ کے راستے میں جہاد کرتا رہا, 1000 سال عبادت کرتا رہا. بعض لوگ ایسے گزرے جن کی 500 سال کی عمریں ہوئی لیکن ان 500 سال میں کبھی انہوں نے کوئی گناہ نہیں کیا. تو صحابہ اکرام کے دل میں یہ خیال پیدا ہوا, وہ پریشانی ہوئی کہ ایسے ایسے لوگ گزرے جو 1000 سال 500 سال تک اللہ کی عبادت میں مشغول رہے, ہماری عمریں تو کم ہیں, 60 سال 70 سال 80 سال 100 سال بہت زیادہ سے زیادہ. ہم اگر رات دن بھی عبادت کرنے میں لگ جائے تو ان لوگوں کی عبادت کے برابر ہم نہیں پہنچ سکتے. ظاہر بات ہے ایک آدمی کو 100 سال ملے تو بھی وہ کتنی عبادت کرے تو بھی وہ 1000 سال والے کے مرتبے کو کیسے پہنچ سکتا ہے, 500 سال والے کے مرتبے کو کیسے پہنچ سکتا ہے. صحابہ کو بڑا دکھ ہوا اور بعض روایت میں کہ خود حضور صلی اللہ علیہ وسلم کو بڑا دکھ ہوا کہ پہلے لوگ ایسے عبادت کرتے تھے, میری امت کی عمریں تو کم ہیں, ان کے درجے کو کیسے پہنچ سکیں گے. تو اللہ تعالیٰ نے رسول اللہ صلی اللہ علیہ وسلم کو خوش کرنے کے لیے اور رسول اللہ صلی اللہ علیہ وسلم کو راضی کرنے کے لیے کہ آپ ناراض نہ ہوں, آپ اور آپ کی امت کو ہم خوب نوازتے ہیں, دیکھو پہلی امت 1000 سال عبادت کرے, تمہاری امت کا ایک آدمی, کوئی آدمی اگر ایک رات بھی عبادت کر لے تو 1000 مہینے, 1000 مہینے کو کتنے ہوتے, 83 سال 4 مہینے, ایک رات اگر عبادت میں گزار دے آدمی تو 83 سال 4 مہینے کی عبادت کا ثواب ملے گا. اللہ کے کتنے بندے ایسے خوش نصیب ہیں کہ جب سے وہ سمجھدار ہوئے اور شریعت کے احکام ان پر آئے اس وقت سے لے کر کبھی ان کی شب قدر فوت نہیں ہوئی, کیونکہ وہ رمضان بھر اور آخری عشرے میں خاص طور پر لگے رہتے ہیں, اعتکاف کر لیتے ہیں, رات دن اللہ کی عبادت میں لگے رہتے ہیں. اعتکاف ایک ایسی عبادت ہے کہ اس میں انسان مسجد میں رہے گا دن اور رات تو یقیناً شب قدر اس کو ملنے والی ہے. تو اللہ کے کتنے بندے ایسے کہ وہ کہتے ہیں ہماری کبھی شب قدر فوت نہیں ہوئی. پھر اس شب قدر کے متعلق کہ بھی کب ہوگی یہ, ویسے تو بعض فقہا فرماتے ہیں کہ پورے رمضان میں کسی بھی رات میں ہو سکتی ہے, اس لیے پوری رمضان ہی ہمیں عبادت کا اہتمام کرنا چاہیے. بہت سی حدیثوں سے معلوم ہوتا ہے کہ رمضان کے آخری عشرے میں ہوتی ہے, چنانچہ اس لیے حضور صلی اللہ علیہ وسلم نے ہمیشہ آخری عشرے کا اعتکاف کیا ہے اور صحابہ نے بھی آپ کے ساتھ اعتکاف کیا ہے. اسی لیے یہ خاص اعتکاف کیا جاتا ہے کہ شب قدر ہمیں مل جائے, ہمارے ہاتھ سے فوت نہ ہونے پائے, چھوٹنے نہ پائے. اس لیے جن حضرات نے اعتکاف کیا وہ بھی, اور جو حضرات معتکف نہیں ہیں کم از کم اتنا تو کر سکتے ہیں کہ وہ ہر نماز تکبیر اولا کے ساتھ جماعت کے ساتھ پڑھے, خاص طور پر مغرب کی نماز, عشاء کی نماز, فجر کی نماز. اگر کچھ بھی نہ کرے آدمی کم از کم یہ 3 نمازیں بھی وہ جماعت کے ساتھ پڑھ لے گا تو شب قدر میں نماز پڑھنے کا ثواب اس کو مل جائے گا. اور جو اوقات ہمارے بچ رہے ہیں اپنی ضروریات سے فارغ ہو کر کے, اللہ نے مسجد قریب رکھی ہے, محلے محلے گھر گھر مسجد ہے, بیرونی ملکوں میں فورن کنٹریوں میں جا کر کے دیکھے لوگ مسجد کی نماز کو ترستے ہیں, بغیر گاڑی کے جا نہیں سکتے, 50-50 کلومیٹر 100-100 کلومیٹر پر مسجد ہے, تو بیچارے گھروں میں نماز پڑھ لیتے. اللہ کا احسان ہے ہمارے ہاں ہر قدم پر مسجد ہے. इसलिए जो अपनी जरूरत से फारिग हो जाए, घंटा दो घंटे चार घंटे जितनी जिसमें ताकत हो मस्जिद में आ जाए, तिलावत का एहतमाम करे, सलात तस्बीह पढ़े, नवाफिल पढ़े और कलमे तैयबा का विर्द करे, अपने गुनाहों से माफ़ी मांगे, अपने घर की माँ बहनों को ताकीद करे, उनको भी तिलावत में लगाए, उनको भी नवाफिल में लगाए, बेचारी वो दिन भर खिदमत करती है, तो ये नहीं कि उनसे ये सब चीज़ें हम उनको मौका दे, खाने पीने में कमी करे, लेकिन उनको कहो कि भाई ये इबादत का महीना है, तुम भी इबादत में लगे रहो। इसलिए ये चंद बातें मैंने अर्ज की, खासतौर पर हमारे दोस्तों से मैं कहूँगा कि भैया चौराहों पर और इधर उधर बाजारों में घूमना फिरना बंद करें, अल्लाह ने मौका दिया है इसकी कदर करें। हम बार बार कहा जाता है लेकिन फिर भी हमारे दोस्त पता नहीं क्यों अमल नहीं करते हैं। थोड़ा सा मौका ही, आठ ही दिन है अभी, चांद तो आप ले आएंगे 29 को कहीं ना कहीं से, वो तो छूटने वाला है ही नहीं, इसलिए 9 ही दिन बल्कि अब बाकी रह गए, इसलिए इसकी कदर करें और एक दूसरे को मोहब्बत से समझाए भी कि भी मस्जिद में आकर के बैठ जाए, इधर फजूल बातों में। बहुत से हमारे दोस्तों ने 5-5 6-6 पारों में तरावी पढ़ ली, अब छुट्टी, ईशा की नमाज भी नहीं पढ़ते, तरावी नहीं पढ़ते, ये बहुत गलत बात है। दो सुन्नतें अलग अलग है, पूरे महीने में आप चाहे 27 दिन में कुरान सुनो, चाहे 3 दिन में सुनो, चाहे 1 दिन में सुनो, एक कुरान पाक पढ़ना तरावी के अंदर या सुनना ये अलग सुन्नत है। चलो जिन्होंने 5-6 पारे वाली पढ़ ली हो, एक सुन्नत अदा हो गई, लेकिन पूरे महीने में तरावी का पढ़ना ये भी सुन्नत है, चाहे अलम तरह से पढ़े चाहे एक पारा पढ़े। तो ये बहुत गलत नजरिया है कि भाई हमने 5-6 दिन के अंदर कुरान सुन लिया तो अब ईशा की भी छुट्टी और तरावी की भी छुट्टी, ऐसी बात नहीं है। दोनों चीज़ें हमें करनी है। अगर पूरा कुरान सुन लिया बहुत अच्छी बात है, वो सुन्नत अदा हो गई, लेकिन तरावी की सुन्नत तो आखिरी दिन तक हमें पढ़ना है। ईशा की नमाज तो फ़र्ज है, वो तो रमज़ान हो या गैर रमज़ान, वो तो माफ़ी नहीं है। इसलिए बहुत ज़्यादा हमें समझने संभलने की ज़रूरत है। देखो कैसे हालात है दुनिया के इस वक्त, मुसलमानों की जान, उनकी इज्जत, उनकी आबरू, उनके माल और जान महफूज नहीं। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, आमालुकुम उम्मालुकुम, तुम्हारे ऊपर जो हाकिम आने वाले हैं वो हकीकत में तुम्हारे आमाल हैं, जैसे आमाल तुम्हारे होंगे अल्लाह की तरफ से वैसे हकीम आएंगे। हम खुद सोचे कितने हमारे हालात बिगड़े हुए हैं। ये तो इबादत का मैं जिक्र कर रहा था कि रमज़ान जैसे रमज़ान में भी नमाज और तिलावत की हमें तौफीक नहीं, फ़र्ज नमाज नहीं पढ़ रहे हम, तरावी नहीं पढ़ रहे हैं, फिर दूसरे जो अखलाक है, मुआशरत है, मामलात है, वो तो बहुत दूर की बात है। कितने मामलात हमारे ऐसे जो नाजायज़ है, सूदी कारोबार है, हराम तरीक़ों से हम कमाते हैं, जुए की नौजवान बच्चों को आदत पड़ गई, नौजवानों में नशे की आदत पड़ गई, छोटे छोटे बच्चे हैं, नौजवान हो गए और नशे कर रहे हैं, और माँ बाप को कोई फिक्र ही नहीं है, जुए खेल रहे हैं, सट्टे खेल रहे हैं, और माँ बाप को भी कोई फिक्र नहीं। तो ये गुनाह तो एक पूरी लंबी लिस्ट है उसकी, जिसमें हमारा मुआशरा मुब्तला है। इन सब बुराइयों, बेहयाइयों और गुनाहों के होते हुए हम सोचते हैं कि अल्लाह की तरफ से मदद आए, ये बहुत मुश्किल काम है। अल्लाह ताला उसी वक्त नुसरत और मदद फरमाता है जब बंदे उसकी तरफ रुजू करें। इसलिए इबादत के साथ साथ हम सारे गुनाहों से तौबा करें, और हम बड़ों की जिम्मेदारी है कि अपने बच्चों को हम इन बुराइयों से रोकें, ये हमारी जिम्मेदारी है। कुल्लुकुम राइन व कुल्लुकुम मसूलुन अन रईयती, तुम में से हर इंसान निगरान है और हर निगरान से उसके मातहत के लोगों के बारे में सवाल करेंगे अल्लाह ताला। फिर उन्हें अपने बेटे को शराब से रोका था या नहीं, वो जुआ खेल रहा था रोका था या नहीं, वो बेहयाई के काम में मुब्तला था तो उन्हें रोका था, ये जिम्मेदारी माँ बाप की है। हम इस सिलसिले में बड़े फिक्र है, इसलिए हमारे घरों का माहौल भी ख़राब होता जा रहा है। इसलिए चंद बातें अर्ज की, तो एक तो भाई रातों में हम एहतमाम करें, खुसूसन अपनी मस्जिदों में आ जाए, घर में पढ़े जिसको जहाँ मुनासिब हो, और फजूल बातों से, लायानी बातों से, इस तरह की मजलिसों से अपने आप को बचाए। इंशाल्लाह थोड़े दिन हम इस तरह कर लेंगे, साल भर उसका असर रहेगा। साल भर तक फरमाया गया कि रमज़ान में जो आदमी जैसे वक्त गुजारता है साल भर तक उसका असर रहता है। रमज़ान में हमने नमाजों का, तिलावत का, जिक्र का एहतमाम किया, इंशाल्लाह साल भर उसका असर रहेगा। रमज़ान में गुनाहों से बचे, साल भर गुनाहों से बचना आसान होगा। और रमज़ान में भी वही बेपरवाही रही, गफलत रही, तो फिर 11 महीने उसका असर रहता है। अल्लाह ताला हमें अमल की तौफीक अता फरमाए। کہتے ہیں مناجات پڑھ کے. چلو ابھی تھوڑی دیر مناجات مختصر پڑھ لیتے ہیں. یار رہے یا رب تو میرا اور میں تیرا یار رہوں, مجھ کو فقط تجھ سے ہو محبت, خلق سے میں بے زار رہوں, ہر دم ذکر و فکر میں تیرے مست رہوں, سرشار رہوں اور ہوش رہے مجھ کو نہ کسی کا تیرا مگر ہوشیار رہوں, اب تو رہے بس تاد میں آخر ورد زباں اے میرے الہ. لا الہ الا اللہ, لا الہ الا اللہ, لا الہ الا اللہ, تیرے سوا معبود حقیقی کوئی نہیں ہے کوئی نہیں, تیرے سوا مسجود حقیقی کوئی نہیں ہے کوئی نہیں, تیرے سوا مطلوب حقیقی کوئی نہیں ہے کوئی نہیں, تیرے سوا مقصود حقیقی کوئی نہیں ہے کوئی نہیں, اب تو رہے بس تاد میں آخر ورد زباں اے میرے الہ. لا الہ الا اللہ, لا الہ الا اللہ, لا الہ الا اللہ, دونوں جہاں میں جو کچھ بھی ہے سب ہے تیرے زیر نگیں, جنوں انسو حور و ملائک عرش و کرسی چرخ و پری, کونوں مقام لائق سجدہ, کونوں مقام لائق سجدہ تیرے سوائے نور مبین, کوئی نہیں ہے کوئی نہیں ہے کوئی نہیں ہے کوئی نہیں, اب تو رہے بس تاد میں آخر ورد زباں اے میرے الہ. لا الہ الا اللہ, لا الہ الا اللہ, لا الہ الا اللہ, تیرا گدا بن کر میں کسی کا دست نگر اے شاہ نہ ہوں, بندے مالو زر نہ بنوں میں طالب عز و جاہ نہ ہوں, راہ پہ تیری پڑھ کے قیامت تک میں کبھی گمراہ نہ ہوں, اور چین نہ لوں میں جب تک راز وحدت سے آگاہ نہ ہوں, اب تو رہے بس تاد میں آخر ورد زباں اے میرے الہ. لا الہ الا اللہ, لا سو شیطان دونوں نے مل کر ہائے کیا ہے مجھ کو تباہ, اے میرے مولا मेरी मदद कर, चाहता हूँ मैं तेरी पना। मुझसा खल्क में कोई नहीं है बद किरदारों ना मासिया, तू भी मगर गफ्फार है या रब, बख्श दे मेरे सारे गुनाह। अब तो रहे बस तादा में आखिर, विरद ज़बाए मेरे इला। मुझको सरापा जिक्र बना दे, जिक्र तेरा ए मेरे खुदा। निकले मेरे हर बुन मुँह से, जिक्र तेरा ए मेरे खुदा। अब तो कभी छोड़े से ना छूटे, अब तो कभी छोड़े से ना छूटे, जिक्र तेरा ए मेरे खुदा। सांस के बदले हल्क से निकले, सांस के बदले हल्क से निकले, जिक्र तेरा ए मेरे खुदा। अब तो रहे बस तादा में आखिर, विरद ज़बाए मेरे इला। जब तक कल्ब रहे पहलू में, जब तक तन में जान रहे, लब पर तेरा नाम रहे और दिल में तेरा ध्यान रहे, जज्ब में परा होश रहे और अक्ल मेरी हैरान रहे, फिर भी तुझसे हरगिज गाफिल दिल ना मेरा एक आन रहे। अब तो रहे बस तादा में आखिर, विरद ज़बाए मेरे इला। ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह। मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا اله غيرك، اللهم لك الحمد كله ولك الشكر كله واليك يرجع الامر كله، اللهم لا احصي ثناء عليك انت كما اثنيت على نفسك، اللهم لك الحمد حمدا دائما مع دوامك، ولك الحمد حمدا خالدا مع خلودك، ولك الحمد حمدا لا منتهى له دون مشيتك، ولك الحمد حمدا عند كل طرفة عين وتنفس كل نفس. اللهم يا كبير يا سميع يا بصير، يا من لا شريك له ولا وزير له، ويا خالق الشمس والقمر المنير، ويا عصمة البائس الخائف المستجير، ويا رازق الطفل الصغير، ويا جابر العزم الكثير. ندعوك دعاء البائس الفقير، ندعوك دعاء البائس الفقير، دعاء المستر الضرير. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم صل على سيدنا ومولانا محمد طب القلوب ودوائها ونور الأبصار وضيائها وصحة الأبدان وشفائها. اللهم صل على سيدنا ومولانا محمد صلاة تنجينا بها من جميع الأحوال والآفات، وتقضي لنا بها جميع الحاجات، وتطهرنا بها من جميع السيئات، وترفعنا بها عندك على الدرجات، وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات، انك على كل شيء قدير. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. لا اله الا انت سبحانك اني كنت من الظالمين. اللهم اني ظلمت نفسي ظلما كثيرا ولا يغفر الذنوب الا انت فاغفر لي مغفره من عندك وارحمني انك انت الغفور الرحيم. ربنا لا تؤاخذنا ان نسينا واخطانا. ربنا ولا تحمل علينا اسرا كما حملته على الذين من قبلنا. ربنا ولا تحملنا ما لا طاقه لنا به واعف عنا واغفر لنا وارحمنا. واعف عنا واغفر لنا وارحمنا. انت مولانا فانصرنا على القوم الكافرين. وانصرنا على القوم الكافرين. وانصرنا على القوم الكافرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا اغفر لنا ولوالدينا ولآبائنا ولأمهاتنا ولأجدادنا ولجداتنا ولأعمامنا ولعماتنا ولأخوالنا ولخالاتنا ولإخواننا ولأخواتنا ولأزواجنا ولذرياتنا ولأساتذتنا ولمشايخنا ولمن له حق علينا ولمن أوصانا بالدعاء. واغفر اللهم لجميع المؤمنين والمؤمنات والمسلمين والمسلمات إنك سميع مجيب الدعوات. اللهم اغفر لنا ذنوبنا كلها دقها وجلها أولها وآخرها ظاهرها وباطنها. اللهم مغفرتك أوسع من ذنوبنا ورحمتك أرجى عندنا من أعمالنا. اللهم إنك عفو كريم رحيم تحب العفو فاعف عنا. اللهم إنك عفو كريم رحيم تحب العفو فاعف عنا. اللهم يا حي يا قيوم برحمتك نستغيث. أصلح لنا شأننا كلها ولا تكلنا إلى أنفسنا طرفة عين. يا مصرف القلوب صرف قلوبنا على طاعتك. ويا مقلب القلوب ثبت قلوبنا على دينك. اللهم إنا نسألك حبك أحب الأشياء إلينا ونسألك خشيتك أخفض الأشياء عندنا. اللهم ثبتنا على الإيمان وأمتنا على الإيمان واحشرنا يوم القيامة مع الإيمان. اللهم إنا نسألك من خير ما سألك منه نبيك وحبيبك سيدنا محمد صلى الله عليه وسلم. ونعوذ بك من شر ما استعاذك منه نبيك وحبيبك سيدنا محمد صلى الله عليه وسلم. وأنت المستعان وعليك البلاغ ولا حول ولا قوة إلا بالله العلي العظيم. اللهم إنا نسألك رضاك والجنة ونعوذ بك من سخطك والنار. اللهم إنا نسألك رضاك والجنة ونعوذ بك من سخطك والنار. الہ العالمین ہمارے گناہوں کو معاف فرما, ہماری خطاؤں سے درگزر فرما. بہت گناہگار ہے, بہت خطاکار ہے, بہت سیاہکار ہے. آج تک پوری زندگی اللہ تیری نافرمانیوں میں گزری ہے. اے اللہ ہماری زندگی کا وہ کون سا لمحہ ہے, رات اور دن کی وہ کون سی گھڑی ہے جس میں اللہ تیری ناراضگی والے کام ہم نے نہ کیا ہو اور نافرمانی میں ان گھڑیوں کو استعمال نہ کیا ہو. اے اللہ بدن کا وہ کون سا عضو ہے جو تیری نافرمانی میں مبتلا نہیں ہوا. اے اللہ ہماری نگاہوں نے بے شمار گناہ کیے, زبان گناہوں میں اے اللہ ملوث رہی, ہماری کان گناہوں کی باتیں سنتے رہے, دل یا اللہ گناہوں کے پلان بناتے رہے. اے اللہ ہم تو گناہوں سے لذتیں اٹھتے رہے, گناہ تو ہماری عادت بن چکی ہے. مولا کریم تو اپنے فضل و کرم سے ہم سب کے گناہوں کو معاف فرما دے. مولا معاف فرما دے, مولا معاف فرما دے. اگر تو نے ہمیں معاف نہیں کیا ہمارا کوئی ٹھکانہ نہیں رہے گا. اے اللہ مبارک مہینہ تو نے اس لیے عطا فرمایا کہ ہم گناہگار لوگوں کی بخشش فرما دے, مغفرت کا پروانہ عطا فرما دے اور جہنم سے چھٹکارے کا پروانہ عطا فرما دے. اے اللہ ہم نے کوئی عمل تو ایسا نہیں کیا جو ہماری مغفرت کو واجب کر دے یا تیری رحمت کو واجب کر دے, بلکہ بہت سارے گناہ ہم نے ایسے کر رکھے ہیں جو جہنم میں لے جانے کے لیے کافی ہے. مولا تو نے اگر معاف نہیں کیا تو ہم سے زیادہ کوئی خسارے والا نہیں ہوگا. تیرے مقرب فرشتے جبرائیل امین نے بد دعا کی ہے کہ رمضان جس کا اس حالت میں گزر جائے کہ اللہ کی طرف سے اس کی مغفرت نہ ہو وہ ہلاک اور برباد ہو جائے. اور تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے اس بدعا پر آمین کہی ہے, اے اللہ اگر تو نے ہماری مغفرت نہیں کی اور یہ رمضان ایسے ہی گزر گیا تو اللہ تیرے ان مقرب بندوں کے بدعا کے مستحق ہو کر ہم ہلاک و برباد ہی ہو جائیں گے. اے اللہ ہمیں تیرے علاوہ کوئی نہیں بچا سکتا ہے, ہم سب کی حفاظت فرما لے, ہم ہلاکت اور بربادی سے پوری امت کو بچا لے, پوری امت کے حال پر رحم فرما لے. اے اللہ اس امت کا شیرازہ بکھرا ہوا ہے, اے اللہ اس امت کے جان اور مال, اس امت کا ایمان, اس کی تجارت, اس کی زراعت, اس کی عزت اور آبرو محفوظ نہیں رہی ہے. مولا کریم پوری امت کے حال پر رحم فرما, یہ سب کچھ ہماری بدعملی اور گناہوں کی نحوست ہے. اے اللہ پوری امت کے گناہوں کو معاف فرما, پوری امت کی مغفرت فرما, پوری امت کو اپنی رحمت اور مغفرتوں سے ڈھانپ لے. الہ العالمین اس مبارک مہینے کے روزوں کو ہماری زندگیوں میں تقویٰ کے آنے کا ذریعہ بنا. آج تک پوری زندگی تیری نافرمانی والی رہی, آئندہ کی زندگی عبادت اور طاعت والی بنا دے. تیرے حبیب پاک صلی اللہ علیہ وسلم کی سنتوں کے مطابق زندگی گزرے, اس کے اللہ ہمیں توفیق عطا فرما. ہمارے معاشرے میں جو بے حیائی اور جو نیا اللہ ناجائز اور حرام کام پھیل چکے ہیں, نوجوان بچوں میں اللہ نشے کی عادت, یا اللہ اور اسی طرح رشوت اور سود اور جوئے کی عادت اللہ پڑ گئی ہے, مولا کریم اس بے حیائی کے کاموں سے پوری امت کو نجات عطا فرما. ہمارے بچوں اور بچیوں کی عزت اور عصمت کی حفاظت فرما. ہماری اولاد کو اللہ عقائد حقہ, علوم نافیہ, اعمال صالح, اخلاق فاضلہ سے مال مال فرما. برے اخلاق, برے اطوار, برے کردار و گفتار اور برے لوگوں کی برائیوں کا نشانہ بننے سے اللہ ان کی حفاظت فرما. انہیں ہماری آنکھوں کی ٹھنڈک, ہمارے دلوں کا سرور, ہمارے لیے صدقہ جاریہ بنا. ہم سب کی روزیوں میں اللہ وسعت اور برکت عطا فرما. حلال پاکیزہ وسیع کشادہ روزی نصیب فرما. کسی کا دست نگر اور محتاج نہ بنا. حرام کے لقمے اور شک شبہ والے لقمے سے بھی اللہ ہماری حفاظت فرما. جن کی اللہ تجارت ہے یا زراعت ہے یا ملازمت ہے یا اللہ جو بھی ان کا طریقہ ہے, اے اللہ روزی حلال روزی کا اس میں خوب برکت عطا فرما. الہ العالمین جس کی جو حاجت ہے اپنے خزانے غیب سے پوری فرما. مجمع میں جو بھی لوگ مقروض ہے اور ہمارے دوست احباب متعلقین میں برسوں سے اللہ قرض کے بوجھ کے نیچے دبے ہوئے ہیں, مولا کریم ان سب کے قرض کی ادائیگی کی غیب سے شکلیں پیدا فرما. الہ العالمین بہت سے گھروں میں بچے اور بچیاں شادی کی عمر کو پہنچ گئی, رشتے نہ ہونے سے اللہ ان کے والدین فکر مند ہیں. مولا کریم تو اپنے فضل و کرم سے نیک اور صالح جوڑ عطا فرما اور شادی کے ذریعے ان کے ماں باپ کی آنکھیں ٹھنڈی فرما. جن کے ہاں اولاد نہیں اللہ نیک صالح اولاد عطا فرما. جن کے ہاں لڑکے نہیں ان کو نیک صالح لڑکے عطا فرما. جس کی جو حاجت ہے اپنے خزانے غیب سے پوری فرما. ہماری ہمارے والدین کی, اہل و عیال کی, بھائی بہنوں کی, اعزہ اقربا رشتہ داروں کی, دوست احباب محسنین متعلقین کی اور پوری امت مسلمہ کی اللہ مغفرت فرما. اے اللہ شب قدر کی عبادت اور اس کے ثواب سے ہمیں مالا مال فرما. یہ رات غفلت میں اور گناہ میں گزر جائے اس سے ہماری پوری پوری حفاظت فرما. اے اللہ تو بے شمار بندوں کو ان راتوں کے اندر نوازتا ہے اور مغفرت فرماتا ہے, ہم گناہگاروں کو بھی ان کے اندر داخل فرما دے. اپنی رحمتوں اور مغفرتوں سے ہمیں ڈھانپ لے. اے اللہ جو دن رہ گئے ہیں ان کی پورے پوری قدر کرنے کی توفیق عطا فرما. روزوں کو صحیح طریقے سے جیسا کہ اس کا حق ہے تراویح کے حق کے ادا کرنے کا ہمیں اہتمام نصیب فرما. قرآن کی تلاوت اور تیرے ذکر کی اللہ توفیق عطا فرما. اس مجمع میں جس کی جو حاجت ہے اپنے فضل سے پوری فرما. جو جس مصیبت میں گرفتار ہے اس سے اس کو نجات عطا فرما. تیرے بہت سے بندے اے اللہ قید و بند میں محبوس ہے ان کو رہائی نصیب فرما. جو مقدمات میں اے اللہ پھنسے ہوئے ان کو مقدمات سے عزت کے ساتھ بری فرما. الہ العالمین اس ملک میں امن و امان اور سلامتی کی فضا کو قائم فرما. اے اللہ موجودہ حکمرانوں کے دلوں کو اسلام اور مسلمانوں کے خیر اور بھلائی کی طرف موڑ دے. الہ العالمین تو ہی سب کچھ کرنے والا ہے. اے اللہ جس کے جو بھی ناپاک اور ناپاک سازشیں ہیں اے اللہ ان سے اس ملک کی اور اسلام کی اور مسلمانوں کی اور تیرے شریعت کی اللہ پوری پوری حفاظت فرما. الہ العالمین ان حکمرانوں ہی کو تیرے دین کا مددگار اور ناصر بنا دے. اے اللہ تو جو چاہتا ہے کرتا ہے. حضرت عمر رضی اللہ عنہ تیرے عمر تیرے نبی کو قتل کے ارادے سے چلے تھے, تو نے ہی اللہ ان کو ہدایت دی اور نبی کا عاشق بنا دیا. آج بھی اللہ ہدایت تیرے ہاتھ میں ہے. ملک کے ہر ہر فرد کو اللہ ایمان کے دولت عطا فرما, ہدایت کے دولت سے مالا مال فرما, کفر اور شرک اور گمراہی کو دور فرما. پورے عالم میں اللہ تیرے دین کو پھیلا دے ہر کچے اور پکے گھر میں تیرے دین کو پھیلا دے، تیرے دین کی اشاعت اور اس کی دعوت اور اس کو پھیلانے کے لیے ہماری صلاحیتوں، ہماری طاقتوں، ہماری تیری دی ہوئی نعمتوں کو اس میں اللہ صرف کرنے کی توفیق عطا فرما. ہمارے مدارس کی، مساجد کی، مکاتب کی، خانقاہوں کی، مراکز دعوت و تبلیغ کی، دینی ملی جمعیتوں اور جماعتوں کی جو کام کر رہے ہیں تیرے ہم مقبول پسندیدہ، ان سب کے اللہ حفاظت فرما. حرمین شریفین کی حفاظت فرما، ممالک اسلامیہ کی اللہ حفاظت فرما. جن لوگوں نے ہم سے اللہ دعا کے لیے کہا یا توقع رکھتے ہیں ان سب کی اللہ نیک اور جائز حاجتیں پوری فرما. تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، اور جن شرور و فتن سے پناہ چاہی ہماری اور پوری امت کی اللہ اس سے حفاظت فرما. الہ العالمین جب تک زندہ ہے ایمان و طاعت والی زندگی عطا فرما. جب آخری وقت ہو، ایسی حالت میں موت آئے کہ دل ایمان کے نور سے منور ہو، تو ہم سے راضی ہو، ہم تجھ سے راضی ہو، تیرے اور تیرے بندوں کے کوئی حقوق واجب الادا ہم پر باقی نہ رہ گئے ہو، ایسی سعادت والی موت عطا فرما. ہماری دعاؤں کو اپنے فضل و کرم حبیب پاک صلی اللہ علیہ وسلم کے صدقے اور طفیل میں قبول فرما. سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین.